कंग्रेसी सभासद अमरेश कुमार सिंह उगठन नौना दिव्यत नेपाल राजनीति अर्थपूर्ण रूपमा कागुडो हिमालय अध्यक्ष केपी शर्मा ओली थ मना चुतली मधेसवादी नेतृत्व गुगुन हाल्टे माफी फनेको जी मुखटका ठेदला वेक्न थ गुकठ खटयुख व खटयुगु व खैटकया माफी फनेको जी मुखटका ढैरीगु खा विशेषन पेङ्गु राजनीतिक शक्ति बैठके मेहेङ्ग जक वेक्ल मधेसवादी दल तेत ध्याचुन नकिथे माठाउङ्गु भूभाग डक मागु खसा भारतीय युपी व बिहार न छिमट माली जुइनका धैर्य ख व धैर्य भनुहे विवाद तचोगु ख विवाद तचया अन्तत व निर्णायक वार्ता धागु ट्वाडगु ख अनलिपा मधेसी मोर्चा तेगु मङ्खागु बैठक चुनाव केपी शर्मा ओली माफी मोफन्टलताको गुगुन हाल्टे थपि एमालेसी वार्ता बनेको जिम्मुखु बैठके चुनेको जिम्मुखुटका निर्णय या उख उखी मिग या बैठके केपी शर्मा ओली त एकीकृत माओवादी या अध्यक्ष प्रचण्ड मधेसवादी पार्टी त उक्त खतया माफी फनि ख प्रसङ्ग झेटुङ इले केपी ओली आठ मनाचुतले गुगुन हालते थमिसा माफी फनिगु जिम्मुखुटका धैर्यगु ख एमाले मधेसी मोर्चा एकदी खण्डियाचुङ डेडलाइन या त चिकेको निम्ति प्रधानमन्त्री सुशील कोइराला मध्यस्थताय पहल यागु जुगुडो उगेन्ति प्रधानमन्त्री पहल सुरु यागुडुका कंग्रेस नेतृत्व धैर्यगुडो एमाले अध्यक्ष केपी शर्मा ओली माफी मफटलताको चार दलीय अर्थात् पेङ्गु दलीय बैठकै मुनिउडुका मधेसी मोर्चा निर्णय यागु ख मिग जुग बैठकेन वेकअपी अर्थात मधेसी मोर्चा त्यसमा बहिष्कार याउखा संविधान सभा विवादित विषयले सहमति बोलिङको निम्ति विवाह सुटे प्रधानमन्त्री निवास बालुवाथारे सटोगु बैठके मधेसी दल टुपाके बहिष्कार याउखा मधेसी दलम बहिष्कार यादुङका बैठके कंग्रेस एमाले नापा एकीकृत माओवादी नेतृत्व उपस्थिति जुगुखा बुधबार बैठके एमाले अध्यक्ष केपी शर्मा ओली युग अभिव्यक्तिप्रति अथे माफी फन्ड माटका मोर्चा मागिनाचुङ्ख विवाह बैठके मिगै बैठके अध्यक्ष एमाले एकीकृत माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड एमाले अध्यक्ष ओली त माफी मफन्टिलताको मधेसी नेतृत्व बैठके वेम घटका धागु जानकारी व्यादिख प्रचण्ड उगो भने वे ओली थ माफी फनेको निम्ति तयार मजुगो धैर्यख वेग्न धैल मधेसी नेतृत्वस ओली या त माफी मफन्टिलताको एमालेसी वार्ता चुनिमुखटका धागु डु उखी वेकअपनु ख बैठके निङको खटका प्रचण्ड धैर्यगु ख उखु इले अथे ओली न थगु भनाइ दसे वेकअपसम्मको अपमान ढेगु वास्तविक जिगु यागुडु जी मनाचुतले माफी फनेको जिमुखु ठोख छिक्पिन्छ वेकअप त निका डिसनका बैठके धैर्यगु ख उखथि एमाले व मधेसवादी दलले नेतृत्वपट्टि डेडलाइन जुन ताको जुङ्गुडो ठुलाजुले सद्भावना पार्टी नेता कार्यकर्ता सङ्घ केपी शर्मा ओली या पुट्ला मिगत च्याकुगुडु मिगन हु बानेश्वर लागे ओली मधेसवादी नेता व मधेस या त अपमान यागुडका अठे पुट्ला च्याकेको ज्या यागु ख नेपाली आदिवासी जनजाति तेगु मङ्कागु मोर्चा आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल अकुपाई बानेश्वर अर्थात बानेश्वर कब्जा आन्दोलनले ज्याजो मिग कोच्याको गुडु सन्तको लगातार छ घण्टा देखे लगातार रूपमा प्रदर्शन याना अथे बानेश्वर कब्जा अर्थात अकुपाई बानेश्वर ज्याजो याउख मिगै ज्याजुले नेवा थरहट किराट मगराट अथे शेर्पा लगायतीय प्रतिनिधि जनजातित्व उपस्थिति जुगुख उगोइले जनजातीय नेलवा नापम नेवा स्वायत्त राज्य मङ्का संघर्ष समिति सचिवालय कजी मल्लके सुन्द्र जनजाति आन्दोलन जातीय भाषिक सांस्कृतिक धार्मिक ऐतिहासिक भौगोलिक अधिकार नीति खड्गा ढेडुक वेकमा आय अवस्था राज्य संरचना एकल जाति एकल भाषिक एकल धर्म ओ एकल पहिचान यत लाढे नाचुङ खन यत से बहुसंख्यक आदिवासी जनजातीय पहिचान शैद्य संहिता या संविधान या मुद्दा यत ढ्याकुने लागि नाचुङले थपे आन्दोलन पाल खटका ढैडी ख उभय ज्याजुले एकीकृत माओवादी या नेतृ हिस्ला यमी वैद्य माओवादी या नेता सुरेश आलेमगर लगायत पनि नेतृत्वमा उपस्थित जेडीयू का आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालम माघ 8 गते टोकियो दुनि या गठन निगुक चर्ने आन्दोलन निरन्तर रूपमा यहाँको गुटुम छोएदछु नेपाली आदिवासी जनजातिको मंकाको संगठन नेपाल आदिवासी जनजाति महासंघ पहिचान शैत्य संहिता विषय टोकिया माघे नाम ठौं वृहत धरना नुभानेश्वर लगाए यहीगु जोगुडो नुगु संविधान ल्योडनी को विभाजित विषय टक्या प्रतिवेदन पेनुटिने सहमति बोलिङ्गित म्याच सहित हाक्न संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति लिच छोगुडो प्रमुख राजनीतिक दल डेडोटी विवाद जुगु सहमति गठन संविधान सभा बैठक जारी बैठके जारी छलफल यत अन्त्येन प्रतिवेदन समिति लिच छोगुका समिति सहमति जुगु ल्योडनीगु विषय टक्या सहमति याउन्ति पेनु म्याच बिगुडो फुस 28 गते टक दुनि विवाद विषय टक्या सहमति कायम यागु यदि यामफ तथा 29 गते सुठे 11 बजे सटोगु संविधान सभा बैठक पुनः निर्णयार्थ पेस यागु नीति दगा धागुडु ठोसिमे न्हनो कोसनाडो इले प्रतिवेदन बुझे या ढुकुगु अवस्था आहाकनु समिति या तो है वो लिति छुएगु ज्या यागु खाब थेजले आय अवस्था टक दुने विशेष न विवादित विषय थिएगु राज्य पुनर्संरचना शासकीय स्वरूप निर्वाचन प्रणाली व संघीय सवाल खम थो इले थथप्नुगु रणनीति न तयारी गुदु कांग्रेस एमाले पेनु दिने सहमति मजुगु विषय रक्या अड्के जुल्दास संवैधानिक समिति प्रक्रिया हेनु निम्ति प्रस्ताव संविधान सभा हेगु व सहमति थप्नुगु पक्ष हेगु ढका विश्लेषण यागुदु एकीकृत माओवादी लगायत 30 दले मोर्चा विवादित विषयले सहमति मालिगु उद्देश्य संवाद समिति छेगु प्रक्रिया पाखेन संवाद समिति निर्णय यागुन थर यागु अवस्था दु सरकार उपत्यका अर्थात सुनिगत करिब गाविस विहीन डेक्यू अवस्था गठन नगरपालिका निर्माण नाप्न पनि स्थानीय विकास अधिकारी भूमिका यत म हेन यिनको अवस्था दु गाविस दुग अवस्था तपिङकै गाविस प्रशासन निसे विकास निर्माण ज्या जिल्ला विकास समिति पाखे नाउ याचुङ अवस्था नगरपालिका खोस्ने या ढुङ्का उगुज्या नगरपालिका माध जिगु अवस्था दु नापाङ नापे तिनलाई स्थानीय विकास अधिकारी भूमिका आयु कम जुगु अवस्था उपत्यका अर्थात सुनिगयो सुङ्गुए जिल्ला यत दुठेका छुगु संयन्त्र डेक्यु कथे सान्दर्भिक जुइटका सम्बन्धित सरकार वालतेस देहाचुङ अवस्था दु ये या स्थानीय विकास अधिकारी तीर्थराज भद्रैन सरकार नगरपालिका घोषणा याना उनको अवस्था स्थानीय विकास अधिकारी भूमिका कम जुगुली सुनि गए त एकीकृत विकास नीति नुगु संरचना निर्माण यामा खे बव्यादिगुडु गाविस जुगु अवस्था स्थानीय विकास अधिकारी कार्यालय भूमिका जुगु तर आ समन्वयात्मक जुग जुगु अवस्था दुगुली यी यलो खोप या त एकीकृत विकास नीति नुगु संरचना विकास यामागु व उपत्यका विकास जुगु उकेना सुनिग विकास जुगका वेक्लो दैदिगु दु प्रधानमन्त्री सुशील कोइराला संविधान निर्माण अन्तिम अवस्था ठ्याङ्गु नभफुक्क ज्या छलफल या माध्यम न्याउन चुङ्गु लिखित जानकारी संयुक्त राष्ट्रसङ्घ महासचिव बानकी मुनेत बेडिगुडो कोइराला महासचिव बानकी मुनेत अझको पत्र ढुङ्का नेपालले नै संविधान निर्माण सहभागी जेचुङ्गु मुख्य राजनीतिक दल टेउटी सम्बन्ध झनझन क्वाडुवा बनाचुङ अवस्था धासमरु बान याट मुङ वाले जुग छोगु पत्रे डल्टेस संविधान निर्माण प्रक्रिया अन्तिम रूप बेचुङ प्रधानमन्त्री उल्लेखना दिगु खा परराष्ट्र मन्त्रालय स्वर्ण धाकठ राष्ट्रसङ्घ मुख्यालय नेपाल मुख्यालय छ नेपाली संविधान निर्माण ज्या कोषनाटक लेहे डल्टेको दठी सकारात्मक वातावरण जुयाउन जी मफ्याचुङ अवस्था ठिठी रिपोर्ट छलफल जुयाचुङ खटगान धागु दु नेटनाटक दु फ्रे छलफल आधारित नेपाली दलित डट्री तिक्तता अप्याउनाचुङको अवस्था राष्ट्रसङ्घ महासचिव बानकी मुन लिखित रूपमा प्रधानमन्त्री एट चासो व्यक्त नादिखा न्युयोर्क स्थित नेपाली नियोग मार्फत प्राप्त जुगो बानीय पत्रीय जवाब बिगुझले कोइर्ला फुक्क पक्ष एट साठ कया मुनाचुनुगु उल्लेख यनाडिगु ख प्रधानमन्त्री प्रेस सल्लाहकार दिनेश भट्टराईन महासचिव बानकी मुन एट नेपाली संविधान निर्माण प्रक्रिया गु अवस्था डुढेको विषयले जिज्ञासा एट कया पत्र चुएगु ज्या जुगु खटका जानकारी ब्याटिगुडु लिसले अथे प्रधानमन्त्री कोइर्ला थपी सहित नेपाली फुक राजनीतिक दल देउडुठी संविधान निर्माण प्रक्रिया एट अन्तिम रूप बी उना चुनाव डु उके नीति सघन छलफल जचुडु अले इलेहे संविधान जारी आगुन्टी कुट जुयाचुङ दुर्खा जानकारी ब्याजीगु ख ये महानगरपालिका न्होने लाथे फोहोर वाँछेको ज्या वा प्लास्टिक छेलेको ज्या त नियन्त्रण यागु तातुना कथ अथि यैबिन त न्यास तका निसे छगो लख तक्क बिक बुया लिसे सोला तकया कैद सजाय या फैगो कथ अधिकार सम्पन्न विभागीय अनुगमन समिति या व्यवस्था यागु ज्या ये देय त स्वच्छ एवं सफा सहरे रूपान्तरण यागो अभियाने महानगरपालिका त ग्वालिया त इनाप्तो ये महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु फोन ल्या 42 31 719 42 27 240 कृष्ण ज्या पाखे थुन सल विशेष नाइगुडु खोपया खुर अर्थात अनुमान घात लागे लसिङको जेचुङको मेलाए प्रसङ्ग टुक विशेषकै सलभेगुन्थे खोपया संस्कृति कर्मी नाप अनुसन्धान नेना सुने डिमो ओम ढोबडेले टेलिफोन सपोर्टेड नुगुडु निनकन पाखे ओमजी जोजलापा खोपया खुर लागे गुगुथ डेन्डोसन थे ठुक्सिन मेला जोचुङ दु गु मेला सकोया साली नदी अर्थ नादी खुसी तुलना मजको प्रचार जोचुङ दु अले सहभागिता ल्याखन मो खनिदु अन खोर लागायापट्टि हनुमान घाट लागाया चाहिँ तस्क फोहोर जुगलिन ऊ खुसी अर्थात् ऊ चाहिँ खुसी फोहोर लवै उठासे फोहोर जुगलिन अन समस्या त जुयाचुन ढिका खटौ याचुङ दु वास्तविक सुख खोपे चाहिँ जुन चाहिँ डाँडा सन्चै थिए पुरेलाको पुनि अथवा चाहिँ जिठो मिलापुनी नन्दाइ होला मिलापुनी अन्त उसले लिसिन चाहिँ त्यो लक्षित यही हो चाहिँ जुन चाहिँ थाना खोपैयाउ चाहिँ थियो स्वस्थानी व्रत अर्थात् चाहिँ माधव नारायण ल्याऊ मेला ल्यो हुँदो जी मुखमा ऊ चाहिँ खोपैयाउ चाहिँ थियो हनुमान घाट हो बिरा भद्रा हो समता त्यो सुँगुन नदी खुसी दु हो सुँगु खुसी चाहिँ त्रिवेणी चाहिँ जुई अहिले ठु खुसी ढ्याउ खोपटिया छेउ चाहिँ अपाङ्सिंह चाहिँ ठु खोपटिया चाहिँ ठुए खुसी अब सिथे चाहिँ खोपटिया स्थापना सोयन अपाङ्सिंह चाहिँ खोपयाउ पूर्व भेगे जिठो चाहिँ नगरकोट सुडाल बागेश्वरी गाविस जुय त्यो न्युचङ्गु खुसी चाहिँ खोपटियाउ लक्ष्मी लागाज्यो यहाँ चौक अहिले उयो खुसी सिथे जुन चाहिँ त्रिवेणी द ऊ त्रिवेणी चाहिँ जियो जुन व्रत ख थो व्रत नपालिसिंह चाहिँ थोरै थासे जियो चाहिँ मुख खुसी झिम मानव बस्तियाको चाहिँ नेवटेको यदि खाँदा खत रहेछ नेवटेको चाहिँ प्रायः जसो मानव बस्ती त चाहिँ खुसी आऊ नजिक नजिक अर्थात् खुसी आऊ किनारा किनारा चाहिँ चोनचङ्गु चेसन खाने अहिले ऊ खुसी आऊ सभ्यता नदी सभ्यता लिसिए चाहिँ ऊ डेय स्वप्न चाहिँ ब्याचुङको अवस्था अवश्य नन् चाहिँ ठु खोपे न हनुमान घाट अथवा चाहिँ ठु खोर नपाङ खोर खुसी नपाङ चाहिँ खोपटिया स्वप्न अहिले गुली नङ खोपटिया चाहिँ अस्तमात्रिका त दियो वो अष्टमातिका द्योदनन चाहिँ थोरै खुशी हौ जख उत्तर पाखे भन्नु रहेछ खासाङ खुसुङ खुसी दक्षिण पाखे भन्नु रहेछ थोरै हनुमान चाहिँ खुसी नपाए जख ठुलो अवस्था चाहिँ जुन वर्तमान चाहिँ प्रत्यास्थ आफ्नो खुसी मिसिन ल्याएको छ तर ठाउँ समय परिवर्तन अवस्था जिधा यो कोही डेलाउ विकास नजुल खुसी सिथे खुसी आउ जख खुसी पिने नजुल यो को डेट त खुसी ढाउ चाहिँ रहेछ नगर याउ चाहिँ छौ नापा चाहिँ नगर याउ बाहिरी क्षेत्र खेतीको वानि छौ शुद्ध जल पवित्र जल जग्गा चाहिँ यही छौ खुसी चाहिँ ठङ्ग नै भयो विशेष यो जुन ठुक्क पर्याएको ठाउँ गाउँ भएको भूकम्प नयाँ चाहिँ ठुक खुसी चाहिँ छु रहेछ ठङ्ग नै बङ्गाल अवस्था मरू अहिले पुरै सन्दर्भ के चाहिँ भक्तपुरै नन चाहिँ भक्तपुरै नन चाहिँ ठुक्कै नन चाहिँ ठु खुसी ऊ खुसी छ ठु खुसी चाहिँ बाला अवस्था मरू त्यो चाहिँ छुट्याछ खोपे चाहिँ खाना चाहिँ त्यो लक्षित व्रत चुनेको छोले व्रत चुनि पिन्दा चाहिँ समस्या चाहिँ अवश्य नजिक अध्ययन चाहिँ थो व्रत सूर्य जुन दिन नहादेखि चाहिँ खोप नगरपालिका अथवा स्थानीय मनुद अनि व्रत चुनिको छौ संरक्षण समिति द माधव नारायण व्रत संरक्षण समिति वैक फुक मिलेज स्थानीय व्यक्तित्व मिलेज खुसी या त बङ्गलाकेगो अलि खुसी चाहिँ शुद्ध गुपट्टि जग निल जग वैपट्टि व्यवस्था नङ प्रत्येक वर्ष यौँ भएछौँ घ तर थो छुदा छौ अल्पकालीन छौ चाहिँ ज्याजो जग झुल झाप्ले न खुसी बङ्गलाई खुसी बङ्गला त रहेछ खुसी चाहिँ व्रत चोरीको मन त चाहिँ अझ अपयोग खा चाहिँ सायद चाहिँ खेप उकेजिन चाहिँ सम्बद्ध ठो चाहिँ मेला चाहिँ तस्को प्रणाम मल्ल कालन सिंह अभिलेख त दुर्खा चाहिँ छि ढ्याचुना न डिजुल मन्त्रीसँग ढ्याचुङ सुख वास्तव्य थोक गुब्लेन से सुरजु रिचिज गठयुपटी जस्तो सकोयुपटी हके ढ्याबले चाहिँ अयो छु अभिलेख मर्सा ओ परापूर्व कालन से जेचुङ ढिचिज गठयु खण्ड उसु धार्मिक पक्ष न पनि स्वापु ढ्याचुङपटी अवश्य अवश्य न आठ मेला पर्व ढाइनलाई धार्मिक पक्ष पनि स्वापु देउलु स्वाभाविक होला खोपेपट्टि हके चाहिँ गुब्ले निसेपट्टि ढिचे चाहिँ अझपट्टि अनुमान त डु सकै तुलना भिन्न छु डु विषय नकना लिएर ऐतिहासिक रूपमा ठाउँ खटेर छिन्ताइदियो साखोयाउ नारी नदी जिउ स्वस्थानी वृद्ध स्वयं खोपयाउपट्टिके चाहिँ अवश्य चाहिँ ऐतिहासिक पक्ष त ड ऐतिहासिक पक्ष कारण यदि झिसन स्वयं खटेर छ झिसन छुट्या छिन्दछ साँखुए जुन प्राय ढाँच हुन्छ साँखुए जिगु थो जुन चाहिँ माधव नारायण स्वस्थानी आऊ व्रत स्वयो भक्तपुर आऊ पुलाङ्गो खर गरिग थो चाहिँ व्याचुङ चुकी चाहिँ भक्तपुर आऊ चाहिँ सन्दर्भ खे झिसन स्वयं खटेर छ नेपाल सम्बत 722 खे त्रैलोक्य मल्ल गङ्गा महारानी पुन्यु त्रिभुवन मल्ल गङ्गा महारानी मान्जुल त्रैलोक्य मल्ल हो वयक्का त्रिभुवन मल्ल अपन निमास्याउ पाल्याए पालाए खोपे चाहिँ थो जुन माधव नारायण व्रत व्यवस्थापन समिति दे ढुङ्गल उक्याउ अर्थ छोडेछ वो व्रत नेपाली सिंह चाहिँ खाना चुलियो चाहिँ परम्परा डगु उकिया त चाहिँ व्यवस्थित यागु नियम कठौ चाहिँ उकिया त मानि यागु अहिले उकिया त चाहिँ पालुम्प वो खाना खोपे चाहिँ हि दियो ब्राउन्ट द वेको पिङ्गी सुङ्गु कौ द वो सुङ्गु कौ त चाहिँ पालुम्प चाहिँ थो व्रत चाहिँ माने लागि व्यवस्था चाहिँ नेपाल सम्बत 722 खे चाहिँ एकदम गुठी तय भू आयस्त तय अहिले ऊ जात्रा अर्थात् चाहिँ त्यो द्रुत सञ्चालन लागि चाहिँ छौ व्यवस्था जुगु चाहिँ अटकन्दन छौ पुत्तौरङ पुलाङ्गु प्रमाण ख उलिदको मको नेपाल सम्बत 528 नेपाल सम्बत 528 जय धर्म मल्ल जय कृति मल्ल हो सोमा दाजुका पुँ जय धर्म मल्ल कृति मल्ल हो उम्मेमा दाजु छमा त वैको पनि सोमा स्याउ चाहिँ संयुक्त शासनकाल वैको पनि धाउ जय स्थिति मल्ल या सोमा क्या पुङ्ख वैको पनि अवस्था वैको पनि सोमा स्याउ संयुक्त शासन यङ चङ्गु अवस्था नेपाल सम्बत 528 खोपदेया सुजमारी ट्वाले चुङ्गु वाकुपट्टि नारायण ज्योथा सगु गरुड स्तम्भ द ओ गरुड स्तम्भ खे माघ व्रत गोष्ठी जग त्यो माघ महिना चुनिगु व्रत सम्बन्धी छौ गोष्ठी गुठियागु खा उल्लेख्य तगु द त्यो नारायण दिया न्यने दगु छौ प्रमाण ख ओ माघ व्रत गोष्ठी धावे त्यो माधव नारायण मेला व्रत ख वो माघ वृत्त गोष्ठी धाव माघ लक्षी चोनी उगले माघ माधव नारायण भागुपति स्वयं माघ महीना यहाय महत्व दिय वास्तव्य नारायण दिय यागु दिन बारह महीना खे बार नांग क्याउद उगे मध्य थो माघ लक्षी आमा थो जिन जी थो छालापुनी लिखी शिपुनी तक लक्ष्य आमा नारायण दिय नांग माधव नारायण ख अले वे माधव खंग अप्रवंश जिय माघ जो ख अले ए जो चाहे थो माधव नारायण धारे लिपति नहीं गोगो अब यहाँ थो माघ माधव नारायण माघ माघ महीना मानिएमा जो माघ व्रत गोष्ठी रहेको उसले नामकरण जो चुङ्गो नेपाल सम्बत 528 प्रमाण हो नेपाल सम्बत 722 प्रमाण यो तराङ्गु प्रमाण ख वो बाहेक नङ थपदियामा दकले लिपायामा जुजु रणजित मल्लयागु समय खे रणजित मल्लया जुजु रणजित मल्ल जुजुया क्या थिए थो व्रत खे चाहिँ नायजुय वेको पनि चाहिँ व्रत तलन्दाङ्गु चाहिँ प्रमाण द थो सुमुपिङ थो प्रमाण्य कारण खुपदेयागु चाहिँ थो जुन चाहिँ माधव नारायण व्रत अथवा स्वस्थानी व्रत चाहिँ थो ऐतिहासिक थो दस्तावेज रूपे चाहिँ थो ऐतिहासिक रूपे चाहिँ थो अनिवार्य चुङ्गु त अछिन धाइदी थिन्थु थो शाली नदी यागुली चाहिँ थरू किसिम याउ चाहिँ वास्तव्य चाहिँ खाने मरु उके मध्ये चाहिँ प्रताप मल्लनन चाहिँ हनुमान ढोका चाहिँ स्वस्थानी देव स्थापना योग थो प्रमाण चाहिँ थो साँखुयागु चाहिँ व्रत नपान चाहिँ स्वपुद्धगु खाने द वो बाहेक चाहिँ मेगु खाने मरु प्रताप मल्ल ढ्याउ यी ढ्याउ खोपदियागु नेपाल सम्बत 722 लिपायागु यी जुयाउ कारण अहिले नेपाल सम्बत 528 ढ्याउ अझ पुलाङ्गु हे यी जुल ठुक्याउ आधारे भक्तप्रियागु चाहिँ थो खोपे हनुमान घाटे नेगु चाहिँ ऐतिहासिक माधव नारायण मेला चाहिँ थो चाहिँ पुलाङ्गु ख थो ऐतिहासिक खड गेसन चाहिँ धारावाहिक ख उठो मेला युक्ति प्रसङ्ग नप स्वस्थानी न प्रसङ्ग खलाइबले आतकीय स्वस्थानीय मूर्ति ल्याख चाहिँ दु प्रमाण दाइबले चाहिँ यहाँ गु तलेजु लागे चाहिँ मल्लकाले डेका टोगु छको मूर्ति अले आ लिपाङको इलेउया सङ्कुए नाडी खुसी लिको सँग छ डेगो डेका स्वस्थानी डेय मूर्ति पलिस्ट आउटो खुबै हके छु दु खास खोपै हगे चाहिँ छु डर गठेक चाहिँ यही आउन माधव नारायण याउ व्रत चोनेको यही छु मेला ख लक्षित ख माघ महिना अहिले खोपेन चाहिँ माधव नारायण याउ व्रत चोनेको मेला ख तर खोपै हो यहाँ याउ बिचे चाहिँ छौ भिन्नता छु दयावना दर्शा चिन्नक्ति ध्याइदिन्थ्यो यहाँ चाहिँ तलिजु लाग्या दुने चाहिँ प्रताप मल्लन चाहिँ स्वस्थानी दियागु चाहिँ मूर्ति पलिस्ता या थिन्थ्यौँ साँकै नन चाहिँ अठे चाहिँ स्वस्थानी दियागु मूर्ति पलिस्ता दियो त मुद्द तर खोपै याउ हके चाहिँ स्वस्थानीय मूर्ति पलिस्ता जुगु खाने मरु लिपाती नै थो स्वस्थानीय चाहिँ मूर्ति के पुजायागु चलन चाहिँ थो लिपा लिपाती नै होला थो चाहिँ यो कोही लिपायाउ दिने खाख जिन्सेबले थुकी चाहिँ छु अझ ऐतिहासिक प्रमाण त मरु तर थुपे चाहिँ अटकन चाहिँ माधव नारायण याताय बाहुल्यता उख्याताय चाहिँ प्रमुख उख्याता महत्व व्यवहार चाहिँ त यहाँ आउ अथवा शालि नदी आउ सन्दर्भ के चाहिँ माधव नारायण छुइन आना चाहिँ बोधी चाहिँ आना चाहिँ छु र स्वस्थानी दिय प्रभाव त थो चाहिँ नेपाल सम्बत थो चाहिँ प्रताप मल्ल या समय लिसिन चाहिँ थरू किसिम या थो थौ भिन्नता चाहिँ दया वाचनको खला राव चाहिँ छौ चाहिँ थो किसिम चाहिँ थाना सिके मौ खाँद सरका थाना चाहिँ झी चाहिँ यहाँ हो यहाँलाई हो खोपयाउ दिजे नपा मल्लकाले हरेक किसिमकी प्रतिस्पर्धा जुगु द थोरै प्रतिस्पर्धा दौडाने त्यो माधव नारायण या व्रत न थो प्रतिस्पर्धा विषयवस्तु जेवान अलि वो विषयवस्तु चाहिँ जुन चाहिँ प्रतिस्पर्धा विषयवस्तु जेवामले यहाँ चाहिँ माधव नारायण या सत्ता चाहिँ स्वस्थानी व्यवस्थापना यङ उकेटा स्वस्थानीकरण चाहिँ खाना जेवाङ्गु खाने तट रहेछ थुप्रै चाहिँ वही पुलाङ्गु माधव नारायण या व्रत याताय चाहिँ निरन्तरता दियो अर्थगण माधव नारायण याताय चाहिँ महत्व व्यवहार हुँदो थुप्रै चाहिँ प्रत्येक दिन माधव नारायण या मूर्ति याता वो पूजा यही अलि वो मूर्ति चाहिँ ठ्या थासे यङ्के झोले चाहिँ गुब्लेन पलाती गुब्लेन चाङ्गी गुब्लेन साँकु झिठो साँखै चाहिँ मथ्यो गुब्लेन चाहिँ थो झिठो पशुपति ठुलो किसिम चाहिँ थो चाहिँ माधव नारायण या मूर्ति सहित अहिले पुण्यपति गाउँ एकादशी पति गाउँ चतुर्दशी ठुलो मुख्य मुख्य दिन कुन चाहिँ खोपदे या तिथि थासे नारायण द अना अना चाहिँ थोए माधव नारायण या मूर्ति जोङ अहिले वो जुन चाहिँ वो व्रत जोनिपु मनुटन माधव नारायण ढग मन्त्र उच्चारण्य वेको पनि चाहिँ थाना खोपे चाहिँ ठुलो किसिम या चाहिँ वो माधव नारायण या अर्थको नारायण चाहिँ प्रमुखता व्यवहार हुन्छ यसले चाहिँ खोपे साली नदी थिन्तु स्वस्थानी बाकन कानेगु स्वस्थानी उद्योग ग अले स्वस्थानी थो गोमा मेजु थो चाहिँ माद्यो थो थेर ग थन पुजा या अदो कति प्रकार या चाहिँ छुइए चाहिँ वो जुन चाहिँ जीव चाहिँ स्वस्थानी बाखा आधार या छुइए अदो किसिम या गतिविधि थन खाने मरु र प्रत्येक दिन माधव नारायण या पुजाजी प्रत्येक दिन माधव नारायण या चाहिँ कलश वो जी शंखझोल सहित चाहिँ थो ठा ठा से चाहिली अदो किसिम या थो थो चाहिँ माधव नारायण या प्राधान्यता सरकार ये महानगर पालिका या सार्वजनिक अपील छेया फोहर न्याने लाठा वहाँ मछे न्यानिथा सुतासिया गुता ईटा का छिगु टाले फोहर मुंकेता वैगु रिक्सा ट्रैक्टर वा गाड़ी जक फोहर वांछया सहर सुचु पिचु यागु ज्या महानगर पालिका याता गुहाली याना दिशा ये महानगर पालिका वातावरण व्यवस्थापन विभाग टेको Sakashigu Mankasa Metro FM WP 24 नाप अभिवादन छिप्ने सकसी थोका यहाँ महानगरपालिका नेवया मेट्रो एफएम गुबी फुटीको मेघार्जे थौ शुक्रबार ज्याजो ख नेवा सरकार नेवातेको सरकार दोको बिछोन विषय त कया छिप्नेको विचार कयाको यहाँ नैचरो ख टोको ज्याजोले उके नीति छिन जिमी स्टुडियो फोन ल्या 42 32 65 अलि 42 32 66 फोन हिने डिफाई नेवातेको सरकार दोको छोन विषय त कया सिथाको विचार पङ्का दिशा विशेष सेना नेवा सरकार घटाले ठोइले राजनीतिक घटनाक्रम यता कया चिसा सरकार किनेको यनको ख नेवाटोरा भन् सपुटुको छोन विषयवस्तु नेवाटेको लागा या जखाचङ्गो नेवाटेको थ्याब्या बस्ती अथवा या नेवाटेको भाषा साहित्य संस्कृति वा तिथि पछि यता कया वैचङ्गको विचलन विकृति विसङ्गति अले हिराउन चोको परिस्थिति त कया छिपनेको बिजाका अभियान ओइसन खसन आय इलेर गरे लास नेवातेगु राजनीतिक सरकार विषय त कया ठु जसले छिपनेको बिजाका गो यन ओइसन गो ख न तिनेज गन छि बुखन जन दिगु खसा वा छि बुखना प सतिन जन दिगु खर गाथे खसा मिवाजक अकुपाई बानेश्वर अर्थात बानेश्वर कब्जा यागु ज्याझो कोचाको धुप पद्मरत्न तुलाधर नेतृत्व दुगु आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाली गोसाले जुगु उगु ज्याझो मेघ कोचाउक स्वन्तक अकुपाई बानेश्वर अथवा बानेश्वर कब्जा यागु ज्याझो जिरुका आ मेघु नुगु ज्याझो य तप्याजुसँग धु ठोदठिन नेवातेसँग अर्थात नेवातेगु नीति अधिकारी नीति नेवा राज्य सुनिश्चित या माग यासे आन्दोलन यान ओइचनको नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति थप ज्याझो त पृथ्वीको तयारी यान चङ्गु ठोय चले नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति ओइगो 27 गते खुनु बसन्त पुली छगो तजीको सभा याको तयारी यान चङ्गु ठो ठो विषय त कया थप जानकारीलाई छिपिन त बिगो हेजुई ठो ज्याझो त कया यदि छिन छु छुन विचार दुसा अन्यवादीको सरकारी विषय त कया छु छुन विचार दुसा छिन्जिमीको स्टुडियो फोन ल्या 42 32 735 अलि 42 32 736 फोन लिएर जानकारी व्यति भए छि नक्तिन बिहाको फोन नम्बर फोन यन दिस अलि छिट थत लगेजुको थत मने वगु ख कन दि त इना पेन्सना नेवा सरकार नेवातेको सरकार दुगु नेवातेको सरकार नप स्वाप दुगु छुन विषयवस्तु चाहे व प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जतौँ छाया मजुरीमा ठु विषय त कया छिप्नेको विचार कहाँको यहाँ नजरको ख छि थक विचार पङ्का दिने नीति 42 32 735 अलि 42 32 736 फोन हेर्ने दिँदा छिट इना पेन्सना नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति नेवा एकता दिवस लिप वङको 22 गते अशोक पार्टी प्यालेस यसले छगु नेवा न्यायमते त प्रशिक्षण या ज्याझो याको छ ल उ ज्याझो रुङ्का नुगु ज्याझो त उगो क्रम क्रमेदो ठुगु ज्याझो कथ उगो 27 गते निवास स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति बसन्त पुलिय छगु तजीको सभा यागु रका तैतगु दु ठो सभा विषय त कया सरकारवाला व्यक्तित्व लिसे ठुगु ज्याझोले निनिकन अवश्य न यागु जी आइत रास छि थगु विचार तै दिस कि अन्यवाते स आन्दोलन स्वरूप त कुख यंकी माली सके नेवातेगु आन्दोलन थगु कथ नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति गठन जना आन्दोलन यन उच्च छगु छ मेके नेवा लगायत आदिवासी जनजाति त दुठ्यागु आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल नया पद्मरत्न तुलाधर या संयोजक ते दुगु मोर्चा न थगु कथ ज्याझो त पित ब्याउ छगु ढो ठो न्यु कथ ज्याझो त पित ब्याउ छगु अवस्था निगु कथाने ज्याझो त पिट ब्याउ छगु अवस्था आ नेवाते छ गुगु थौ भनि माली सके मोर्चा अले सुइगु दलिया गुगु पैस संविधान दुनि दुथ्यागु व संविधान सभा पिनिचोगु दलते छ यानो छगु आन्दोलन ख उकेतन नेवा स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति लगायत पिन छ एकी बद्धता पंकी गोरगा यानो छगु दो थो कोस्ना या ठो गुठो थो बाहेकन आ नेवाते न्याउनी मागु पति परिस्थिति सुझि फुले संविधान गुगु आवश्यक जसँग ख सक्षिन न आवश्यक दैजसँग ठो तर विकल्प न मरोका सत्ता सिन अर्थात सत्तारूढ दल त्यसँग दैजसँग ठो संविधान उहे मारका तर प्रक्रिया वा सहमति ठुन्यु खे विवाद जसँग ठो विवाद राजनीतिक दल त्यस दटी संविधान जारी आएको खे खसा संविधान दुनिया न विवाद जसँग घटाइगो राज्य पुनर्संरचना संघीयता शासकीय स्वरूपीय प्रणाली व निर्वाचन प्रणाली ख ठु चिसँग सुगे ख ठो पिङ्गु विषय कारण नापाङको संविधान सभा विघटन जुगको त अवस्था त कठिन खसा आएन संविधान जारी जुगको यी सचिन लिसे फेपिङको विवादित दल त किन सुठको ठो ठुके आ माघ 8 गते संविधान हो कि मौ काटेपछि अनिश्चित जसो छ मेके संविधान जारी जुगको म्याद थपियामा काटेपछि खतकन प्याउ हेरुको ठो तयाको अवस्था आ नेवातेस अथवा नेवातेस थको अधिकारी नीतिको कथन यहाँ हुने मालीले सि थको विचार पङ्का दिइ भए ठुले जगे थन फोन सुन पास चाहिदिनु हो त वेक त लस्को छ भने सायद वेक फोन चाहिदिउ लख तर फोन टोटा चाहिदिल छि थको विचार तै दिउ नीति फोन दिइ भए फोन ल्याख 42 32 735 अनि 42 32 736 थको फोन ल्याखे फोन दिस छि थको विचार तै दिस छिको विचार म पिन्तन सचेत याको ज्या अथवा म पिन्तन ठो विचार तेगु ज्या योनी है कार्यविधि जिसँग पर्छ कसैजना उनकी समस्या पुटिकाया तैदिएको विचार मे पनि त तक्न प्रभावित या फै मे पनिसँग थको विचार दिएको नपु वही काटेको जिमीको विश्वास ख उनकी छिन जिमीको स्टुडियो फोन ल्या 42 32 735 अनि 42 32 736 फोन हेर्ने दि त छिट इना पेन्सना माघ 8 सचिन भइसँग माघ 8 सचिन भोलि संविधान सभा दुठियाको दल अनि संविधान सभा पिनिसुचोको दल त मुना छौ संघीय मोर्चाका गठन नियन्त्रित तगुलु गठबन्धन गठन नियन्त्रित तगुलु ठो बाहेकको मेमेको राजनीतिक दल त्यसन थगुए कथा संगीताई पछि नीति रका आन्दोलन तयानो चंगु आन्दोलन ज्याझो त पिटबी चंगु निवास स्वायत्त राज्य मंका संघर्ष समिति थगुए कथा ज्याझो त पिटबीको तयारी यन चंगु अठेवया पद्मरत्न तुलाधरीय संयोजकते दुगु राष्ट्रिय पद्मरत्न तुलाधरीय नेतृत्व दुगु अर्थात वेगय संयोजकते दुगु आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपाल थगुए कथा ज्याझो त पिटबी चंगु गुलिन ज्याझो त कया एकीबद्धता पंक्तिको ज्याझो गुलिन ज्याझो त कया अझ परिमार्जन यहाँ आउने माग आवश्यकता तक खण्डै नगुठो ठोद छुइन बन्द हडताल न्यायपति ज्याझोको चिस चाहेज उमखो थजाको ज्याझो तक न है तगुद राजनीतिक दल त्यस विशेष सेना आन्दोलन कहाँको मोर्चा त्यस थजाको ज्याझो त न है तगुठो उनी थजाको ज्याझो त कया ठुकु ज्याझो त कया गुन्न ज्याझो त वैचनक ओ ज्याझो त कया छिन थको विचार पङ्का दिपे ओके छिन जिमिको स्टुडियो फोन ल्या 42 32 735 अनि 42 32 736 थको विचार पङ्का दिँदा छिट इना प्यन्चना ठेसोले फोन सु पासा चाहिदिनुको दो वेकै त लसको सेवा पाक्यो भने वेको पासा बाहेक छिन थको विचार पङ्का दिपे र विचार पङ्का दिँदा छिट इना प्यसे फोन चाहिदिन पासा त लसको सेवा पाक्यो भने जोजोलपा जी विश्वनाथ श्रेष्ठ सामाको छ पाके हजुर विश्वनाथ हजुर अकुपाई बानेश्वर ज्याझोला कोच्याहरूको झोला नुगु ज्याझो छो इथेस गुठाउन माली थिएस विशेष सेना निवास लागि ढका छिसम्म सचेत ज्या सक्षित चेतना थनीको ज्या र सक्षित नेला थनीको ज्या यन्त्रणा दिएको दो निवास स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति न 27 गते छ आमसभा तै त आउँदो आ घटना उन माली थिएस आज छौ 35 फोन यहाँ नौका 36 नाना पासमा चाहिँ फोन यहाँ दिन लाग्छ जिट लाइन करेन्ट दिन्छ वेकै खोज्ने जरुरी छ छाराछा धन्यवाद त धैर्यता मरो फोन या साथै घन्टी हुने साथै फोन उठाए मैले त टोटा उठेन्थे हुने सुधै टाइम छ पति त धैर्यता त्यहाँका ती सङ्ख्या थो ज्याझो निएनपी सकसित इनाप हुन्छ नि आछि धैर्य बिखेले कया नेवा त छ्यामाली देउली ठुके पछा टाहा गथेछौँ नेवा त क्वाम ख्याले ढाबले जी ठुङ सुकै टेक्यो अध्ययन ढाबले आ छिन सुनु धनि संविधान देख्यो अहिले वो संविधान देख्यो विषयले आटोको छुजाको न ढासा सिउ पिँ गुलिटो जी मस्यो मस्यु पिँ गुलिटो जी मस्यो आ त विवादित विषयले हान बाबुराम भट्टाई ट्याप्पेनीलाई म्याच बिहा जिम्मेवारी पिल तर जिउ छुन मको आ सोनी भित्र संविधान देखि उठ्यो अचन नेता देश नवन्चाउँदो ठोटको टाइम पास याख वा याख ठो नेता त्यो चलखेल जुगक झिठुको अनुसारका ठोठाउ थासे जुल तर नेवा त्यस स्वाभिमानी आत्मनिर्णय अधिकार सुनिश्चित ठो संविधान या त छुयामले ढाबले मुख्य यामा सरकार वा माउक जिसँग सरकार वा स्वीकार दामा मुखो सुनापल रामा मुखो अपजना कक्षामा आउन मुखो ठुङ्यो अवस्था वा भुञ्जा सालिबले गुलिने वा त कुवाँ हुई जन्माद्य सालिबले गुलिने वा त कुवाँ हुई अथवा ठाउँकने सबै जात्र जति जाउँदो अनि नेवा त एकको समावेश सहभागिता जति जाउँदो बोटेकै जाउँदो अठ्याउँ ठाउँ जीव जिन्दगी न्याउया जुसा भावी सन्तति लागि ठो नेपालले कानुनी रूपमा सुरक्षित या विषय त कया साथो त्या कुवाँ वे माउख छा नेवा त पासमा सहभागिता मकाउख जी अध्ययन यहाँ अनुसार डट्ठा मास्थ्यो नेवा त्यकी लु प्या प्याँटु नेवा त्यकी व प्या प्याँटु नेवा त्य भठ भिठाउ कपाल हेटुने डलरका डलर त्यही टाउटु अलिक छेटोटा गेना हो छेचुनी पिङ सुहे मरु मिठा छ के मिलाउ छ के मस्क छ के खेटे जुसेर खा तलङ किलङको या हो निहाउ जुसा ठजोर खा हो नेवा तल अठी मखु प्याउ मखु सरके बर लेन्स उनाप्ला जिठा जिया ज्याजुल उयो मलाई त छिचासँगलाई थाहा कमसे कम उसलाई थाहा नि हामी है आन्दोलन सेला छ भाषण यहाँ छैन मलाई के सुन्दर जियो अहिले भर वा होला थुया ज्याजुले नोएमा नानी म यहाँ जी नपङ्ख जिमसँग खलाना याकै वा वा छन् भएको थुया सर्के चुनि अहिले जिबी खना मेबी न मोट वा ल प्याक्क भाषण यहाँ छैन ऊ ठाउ ठासे जुलगा तर यसले जु वङ 22 गते जुगु मलकेसुन्दरी पासन स्पष्ट भाषण न्यानान मलकेसुन्दर लासंका जौलासंका पनि थर्योना जिमे थन समय बेजि नवैपि मख तालो जिर मने चास थिल खन कने वाते ज्याज ज्या सिक ठाको नेतु निउली झन्झत ध्यो गुण मुंकी सिक समस्या सुनान ध्यो बि लास जको ज्याज जिउ नि खन छन ओ ठाउ ठासे जुल अले अन ज्याज सिरेका नेतु नि ज्याले जे पुचो पुचो मुना खने खन्यान खन्यान तरु न्यान सुयान राजनीति चासो मत खाली छैला पाग्लो मुछा थते बजी थते जिल गजब जाबा आठ दिमागे मेरो फोन उइटौँ ग्रजकै मर्ख्याँ हजुर मर्ने दाइजी साहब हजुर त्यो नेवा त्यो दिमागे घेना चेतना हेर्ले त्यही विषयलाई जे सोचै नहोला आ त्यो हिन्दू धर्म स्वतन्त्र नठायु हिन्दू धर्म नठायु त्यो हिन्दू धर्म यो अभियानै लगाइदियो तिमी संस्क नवन बिमाल आज थो संविधान हिन्दू धर्म स्थापना जुलर हासा थो देश विवादित पिकाइ पि मेमे पि धर्म त्यही देव दिग टकुटाने विवादित दिन दैवी यसलाई सोसाव बा बही सुना ठ्याक लाई मसियो अब डक्कै टक्सन बियो मैदान यान बियो थासा नेवा त कुवा यो मखुका यो थो मान्यताका मूल्यका चिन्ता कने जीफुला मसियो थौ संविधान देखियो सिलसिला थिना किसम संक्रमण जटिन्छ अवस्था वया न चासो मन्त थासा अलि गैर नेवा त खासेन बर्मु क्षति त्यसमा हेबे एउटा सौभाग्य जुल्का समन्यमा चुकाएको लिजना खलाना जिला जीव शक्ति देवे समूह ख जनता शक्ति देवे सडक आन्दोलन ख सिसाउना लुयामा आउन खम्बको सुटौँ छुयामा खनमको यदि संविधानदेखि सिलसिला आत्मनिर्णय अधिकार पहिचानीय अधिकार सुनिश्चित यामाल ठल्ला छ चाहिने आ संविधानदेखि उसले लाखुट्टाको नवन चम्पे कोइला नै म कोपुण्डलाई न्यार्कै आइला तिना राजनीति यहाँ चम्पे मन त चाहिने खबरदारी आयो तरुङ शक्ति ख तर न्याम्स्या न्याउदासँग झी दोन उठ्या निरचुन्यौ वास्ता मया सुङ्गो चुन ढासला कने वयु संविधान सोइदिसौ उदयनजी नेवा त्यो छे तालङ वैटिनका छिम्के छिन्याको कोठा डु छिपी सोमजको डु अलि सोमेसको ठुलमिचे कोठा छामल छिम्के सोमेसको सोको कोठा अलि मेउटको झिम्टप्यो कानुन वा व्यवस्था या डुन ढल्ला छ अलि झ्याम खसान आख्याला सिसाउँ वास्ता मै त होसे मै त आखि अब सरकार नियम अयाउँदेखि ल कानुनै अयाउँदेखि ल काव्य छ नप नप अयाउँ घटनालाई जटौँ या ख उदाहरण बिझी किङ्खला सो लुम्बुडी सोलसँग न्यारका दान रोप्ने जग्गा काबले विरोध या मफो जित आपत्तिजनकको खौँ छुटो रहेछ ठुन्यवा निहल वा त्यहाँसँग मन्टे त कोठा मफो इम्यु अज्ञानता अथवा इम्यु कमजोरी ख ढाकेली इमसँग नवामल सार्वजनिक क्षेत्र जिपी अयोग्य खनिएका नेवा त कोका मफ्त जिमसँग आज इम्सन थोरा नीति टोटा भी सुया नवन्दीसँग सुया सनदीसँगका टाइममा ख नि तर को नेवा त्यो ठिँ ठिँ खलापुचहरू इमसँग ठाउँ ठाउँ ज्या ठाउँ ठाउँ खलापुच अहिले ज्याझो जो लाग्छ कुवा उयो अहिले मेपीसँग यहीलाई मेपी नेवा त्यसँग यहीलाई कुवा उहीमा जिउ ढार्न छुटाएछ यदि नेवा त्यो लागि सुनान सु राजनीतिक दल त्यहाँसँग सु नेता त्यहाँसँग नेवा त्यो लागि ज्यादो छु टल्ला छ निका चिस्न सरकार कुवा माथि जिउ सोचक मेपी ओला मोला मसु झिला आठ उन चुनाउँदो पास्पी नबुझौँ दु खन चुनाउ नहुँदो ठो मिडिया नवाना भतिजा राजनीतिक चेतना न वैचौँलाई जिउ महसुस जाना तर अझन अपवेकी मारे जिउ सोच ख न्याउया जु सान नवाना म पनि पास पनि नजिएको छु यो पनि पास पनि नजिएको छु यदि म पनि पास पनि जिन नवा ढास छि फोन दिसलाई जिरा नवा मौका बेदी मतले जिल्ला खुसी जी तर छिपिने सिनेमा हललाई फिल्म किने व्यस्त टिकट मिली व्यस्त कना वा नेवा त्यो फिल्म किने दैमको नेवा त्यसमा नयाँ वा दैमको कानुन ड्याकला अलि जि छुखा घेना सुचिने बिजायन दि माउ ख नि थौँ तेर सोनु जग्गा बाग्दैन संविधान देखियो तर संविधानदेखि फैमको हान म्याथी चार वर्ष म्यान्डेटलाई ख नि स्यादा हठ्या चामा आउँदो जिमसँगलाई छिम्के भोटका लागि छ वर्ष बिधायो आ जिमसँग त्यहाँ चुनाउ ख सुनान साथ म बिउ अलि छुया जिउँदै चुना आदेखि संविधान ठोटिएस सम्पूर्ण नागरिक त्यहाँसँग ठाउँ ठाउँ छे दीपावली या फ्याँकीमा मोटो च्या फ्याँकीमा त्यो देशभित्र समृद्धिशाली प्रगति या फ्याँकी मात्रै हो सोचलाई कहाँनि तर बल्कु दरबार हेजुको मोर्चा कहाँ जिल्ला अलिक काङ्ग्रेसी छु दरबार धाको अन्जको मोर्चा कहाँ जिल्ला ठ्याउँको स्पष्ट स्पष्ट नक्सा ठुइकाउन ठुइकाउन आत्मनिर्णय अधिकार खाएको छ गान्धीवादको जिया जिम्मको सुभाष चन्द्र बोस न जिम्मारी सोचका ठो विषयलाई यो कोही ज्याजुहरूले नआबले जिटा मन चाहिँ नभएकी मौकालाई मोभ्यो हका हके ढाइ नभएकी बिमको ढाइ तर नभए पनि गुडनडो यी पनि ज्याचुको पहिना नभएका ओ चुके चुके बाले बाले च्यामझुम मुनु त्यहाँ निहोन्जको भाषण बिहा प्रगति जिम्मको अले गैर नेवा खास बर्मु छेटी त्यहाँ झेपेयुले स्वभाव हेजुल नि ठाउँको नै मिडिया ठ्याउँ त्यसमा हस्तक्षेप जान्छ उनको कि फोन ठाउँ विचार नपाए मिले मुजु पनि त नवाकिया भीमको काट्यान भी धासा पत्या जिम्मको दिनलाई यो अनुभव यहाँ सुन्छ नौटो ठो देश ठो गति हौ मुख्य कारण नै छोरा छ मिडियाको मिडिया सञ्चार यही पनि क कस शैली पनि ख कृष्ण साहित्य बेकुफ व्यापी ख राजा महेन्द्र त बेकुफ व्यापी ख वीरेन्द्र त बेकुफ व्यापी दरबारजी त हत्याकाण्ड सम्मलन जुपी त क के शैली ढैपी ख पासिमुसी क के शैली ढै आर्यन त ख आर्यन त्यहाँ ठु नेपालले 246 वर्ष चाहिँ राजाले राजे त फना फन काखमा लिएको ल मेहाकल यिनीसँग थै त छुमाटै थिएन कानुन देखल अहिले आदिवासी जनजातिहरूलाई मुनुया माने मया मुनुया मकुटे थिएँ व्यवहार अहिले छि आदिवासी न छिया एला तुनि एला तुन त त्यो मर्छ लखा पालुचीपट्टि त तयारसँग तुनि भने त्यो न्यामस्या न्यायासँग तुलु तुलु सुवेको त्यो ठो संस्कार त परिवर्तन याउ लागि त्याग याग फ्याँकी माल खाएर आछ झिसा न्याकै दुःख सिसा न्याकै छिट कानुनी रूपमा अवहेलिन यासन आवया भावी सन्तति त सुरक्षित याउ लागि सर्कै कुवाए माल ठिक जिउ सोचको अपवर्ण वाक्य सोच चिया माफ भन्ने हान चिजकै विस्तृत संविधान जारी जुइ तेसको बच सत्तारूढ दल तेस तैको खकथ वा दलीय नेता तेस तैको संविधान संविधान चेतन आवश्यक जो संविधान देश शान्ति सुव्यवस्था कायम जी आर्थिक स्तर थाहा हुने आर्थिक सुव्यवस्था बहालै राखेर विधि खप्याउँछौँ तर उक्यो नीति संविधान जारी जुइमा संविधान छोको अझको विषय खो ध्येय जात ख ध्येय छोको कानुन ख गरी चिसा छ जात चुए ढोकल्की उके त हिकी मखो तर त्यो ध्येय जात अर्थात् कानुन ऊ ध्येय मूल कानुन ख त्यो मूल कानुन लाग्छ थै त समय सापेक्ष अर्थात् यी कथा लुएक आवश्यक कथा परिमार्जन याज हो तर गुणित ख थजागो जुई गुगु खया त इलै चिसाउ कि दुछाके पटरका लास उके चि अझ सचेत ज्याउनेको अथवा सचेत या फैगो अलि चिगो अधिकार या त सुनिश्चित या फैगो वातावरण दै मगर गाडे खस चिस गुगु आ ठो होता चिगु न्याउने वैजुजको दो ठो होता त चिस अझ न सही ढंग सदुपयोग या मफ्त अले ठो हटाए त चिसा छेले मुफ्त गर्न लास झिजको मखो झी लिपाए भावी सन्तति तकन अझ भावी सन्तति न अझापी भावी सन्तति गुमेसिन झिगो कन्याउना पहेलो मिकी मागपति बाध्यता तकन प्याए ठो अवस्था चाहिँ मवेमा ठो जसले आफ्नो फोन यसो पासा चाहिँ दिउँदो गएको त लसको सेवा पक्यो भने जो जसलाई पाए हजुर हजुर जो जसलाई पाए तैदिस हजुर ओमकै जो तैदिस नकिनी विश्वनाथज्यू फोन येन एकदम सान्दर्भिक खेजी ल उयो गरेको कुरो बाटो आठो भुल्न यसो मिनटमा जिपिन्छ नठुक टोटल भइहाल्छु र आज यो सन्दर्भ सकुट खन त्यो विचारमा जिउँ फोन र अखनो गो यसले हले प्रशिक्षण बिउल खुवा अन्न गुली 500-600 जमानामा यहाँको डुठाइन्छ अब मनु त मिगा अनुभव व्यवस्था न एकदमै बाँला तर निवाटे त मिगा झिमा बेट निवाटे हो पुटी पा मिगो पेन्डुलाई मेमे बिमे जुन आदिवासी थियो पारु ल मिगा अनु झिँ खनाउ छु खनाउ गरेर लाग्छ निवा न निहन्ट या याद गरेर लाग्छ मुनु त यो वो तर निवा निहने मोटर से आदिवासी टसँग मजु अहिले पद्मरत्न नटुला नेतृत्व हेर्नु मजु अहिले मुनु त गइमा गर राजनीति शब्द काट्दा निना सुइगु बिचाएर ठो फलाना मेसा धाउ ठिक जो तिस्काना मेसा धाको ठिक जो ओयो खम बाहना र गाजको छ प्रतिक्रिया बिगो अथवा थ थबिनीको विचार तै चुनीको खल गाडियो खसा ठुके चित लिपावना तडुङको घाट लागिको अवश्य नन्थो उगे वेकबिन छ छौ कथा विचार तै दिला वेकपि सटके क्वा छ जना जिगु दो छिन थगु नीति अले जि भविष्य नीति जि लिपावै बि सन्तति नीति धका जिसा ठुचि ठोखाय ध्यान तेमा कि जीव संविधान आवेगो नुगु संविधान जीव अधिकार सुनिश्चित जीमा गाटेको खे वाचाका वन्त छिकमिन्त एना व्यञ्जना थुले थासे थौया तोगु ज्याझो पखे दिनमन्त ओजा फ्रन्तना ज्याझो निनाचन जीमा अलि ज्याझोले बोटिकै दिपि निमेजको पासमिदि वेकमिन्त एको सुभ्याति सञ्चना सले ज्याझो नेके प्राविधिक खेल ग्वालेन दिमा पासा सुनिल यतना सुभ्याति सजे थौया तोगु ज्याझो पखे दिनमन्त ओजा फ्रन्तना थौया त ब्या सुभ्या